कलरपूर्ण सबैका लागि सधैँका लागि रेडियोहरू 104.5 MHz नियमित प्रोग्राम जस्ट फर इन्सुईमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। प्राविधिक मित्र विष्णुसँगै तपाईँकै आफ्नै प्राविधिक मित्र राजसँगै तपाईँकै आफ्नै मित्र म सुचिता आज प्रोग्राम जस्ट फर इन्सुईमा उपस्थित भइसकेकी छु। प्रविधि कक्षमा विष्णु भनेर मैले यस्तो जोक्स गरेको, हाम्रो राज्य रिसाइसक्नु भयो मेरो नाम किन नलिनु भएको भनेर। केही छैन, तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्सुईमा, जस्टमा अहिले कुराकानी गर्नको लागि। त्यसको लागि हामीले दुईवटा फोन नम्बर खुल्ला गरेका छौँ। हाम्रो स्टुडियोको फोन नम्बर रहेको छ 0556533632 र 0556533633 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। साथमा हाम्रो राशिले निकै नै रमाइला साङ्गीतिक आवाजहरूलाई बसाउने गर्नुहुन्छ र कार्यक्रमको सुरुवात गर्नुपर्छ एउटा निकै रमाइलो साङ्गीतिक आवाज राखेर भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ। र तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला, त्यसको लागि फेरि फोन नम्बर भन्न चाहन्छु 0556533632 र 0556533633 दुईवटा लाइन खुल्ला छ। तपाईँ छिट्टो चाल गर्नुहोस् र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना सन्देश अनि मसँग रमाइलो कुराकानी गर्न सक्नुहुन्छ। Yeah. निकै नै रमाइलो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जसबाट एनसी तपाईँ यति बेला सुनिरहनु भएको छ। रेडियो अर्पण 104.5 समय गहस, त्यस्तै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जसबाट एनसी। र यति बेला प्रोग्राम जसबाट एनसीमा तपाईँलाई आउन मन लागेको छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0556533332 र 0556533333 को दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ, जस र माइलो कुराकानी गर्न सक्नुहुन्छ र साथमा तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। र हाम्रो प्राविधिक मित्र राजले प्रोग्राम जस्ट एनसीमा बिचबिचमा निकै नै रमाइला साङ्गीतिक आवाजहरू राख्ने गर्नुहुन्छ र यति बेला पनि फेरि अर्को साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर इसारा गर्नुभएको छ। अहिले फेरि सही एउटा साङ्गीतिक आवाजलाई ले जाओ रात ले जाओ सपना ले जाओ सारा दिन जे होला त्यो भई जला केही भए दिलमै होला त्यो मायाको दुई पल झलमल झलमल झलमल झलमल जिन्दगीको दुई पल झलमल झलमल झलमल झलमल जिन्दगीको दुई पल जवान मुटु बहकिन्छ आगो बिना नै दहकिन्छ दिलमा धक्का दिइसक्यो दिलले चोट लिइसक्यो देव मायाको दुई पल हलचल हलचल हलचल हलचल जिन्दगीको दुई पल हलचल हलचल हलचल हलचल जिन्दगीको दुई पल जसरी मोटो धड्किन्छ त्यसरी माया धड्किन्छ हुने कुरा भइसक्यो नहुने पनि भइसक्यो त्यो मायाको दुई पल हलचल हलचल हलचल हलचल जिन्दगीको दुई पल हलचल हलचल हलचल

सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा सम्झी सम्झी तिमीलाई नमस्ते म गायक शशांक कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 MHz छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीमा तपाईँ यति बेला सुनिरहनु भएको छ रेडियो 104.5 MHz त्यस्तै इन्टरनेट अनलाइनको www.radioarpan.com.np/ पनि विश्वको जुनसुकै कुनामा बसेर पनि तपाईँ यति बेला सुनिरहनु भएको छ र यति बेला तपाईँ प्रोग्राम जस्ट फर एनसीमा सहभागी हुन चाहनुहुन्छ भने जस रुमाने कुराकानी गर्न मन लागेको छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0556 3332 र 0556 3333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ अनि तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ साथमा मसँग तपाईँले रमाइलो कुराकानी सेयर गर्न सक्नुहुन्छ र साथमा हामीले रमाइला साङ्गीतिक आवाजहरू लगाउने गरेका छौँ र यति बेला भने हाम्रो राज्यले इसारा गर्नुभएको छ एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर निकै रमाइलो गीतहरू लगाउने गर्नुहुन्छ हाम्रो राज्यले राजको रोजाइमा चाहिँ जस रमाइलो गीतहरू पर्ने गर्दछन् र यति बेला भने एउटा निकै नै रमाइलो गीतलाई फेरि जोड्नुपर्छ भनेर इसारा गर्नुभएको छ आउनुहोस् सोही गीतलाई जोडौँ Get a low balance on network, not यो निकै नै रमाइलो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीमा। र प्रोग्राम जस्ट फर एनसी हरेक दिन आउने गर्दछ बिहान 11 बजीको, अर्पण खबर लगत्तै करिब करिब 12 बजीसम्म आउने गर्दछ। र आजको यो सोमबारको बसाइमा भने तपाईँलाई सात दिनको लागि म सुजिता उपस्थित भएकी छु र मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर राज्यले सहयोग गरिरहनु भएको छ। प्रोग्राम जस्ट फर एनसी हरेक दिन आउने गर्दछ र आजको सोमबारको बसाइमा भने तपाईँलाई सात दिनको लागि म सुजिता उपस्थित भएको छु र तपाईँ पनि रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने प्रोग्राम जस्ट फर एनसीमा सहभागी बन्न सक्नुहुन्छ। त्यसको लागि 0 55 63 332 र 0 55 63 332 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। र साथमा हाम्रो राशिले नै केही मिठा साङ्गीतिक आवाजहरूलाई जोड्दै हुनुहुन्थ्यो। र अब भने हामी यो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। प्रोग्राम जस्ट फर एनसीबाट विदा माग्नुपर्छ। रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँले सुनेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो आवाज तपाईँको रेडियो सेटसम्म श्रोतामासम्म पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर हाम्रो राज्यले सहयोग गर्नुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिँदै आजको यो प्रोग्राम जसमा एनजिओबाट म सुजिता हमाल बिदा हुन्छु। नमस्कार। काली तिम्रो नजरैले गोली मार्यो अडिच्याउँ अडिच्याउँ, काली तिम्रो नजरैले गोली मार्यो अडिच्याउँ अडिच्याउँ, भातु भाति छाती पोली पोली मार्यो अडिच्याउँ अडिच्याउँ, जले जले जले हिम्मत सम्हाल न लौ, ढले ढले ढले हिम्मत अँगाल न हौ, जले जले जले हिम्मत सम्हाल न लौ, ढले ढले ढले हिम्मत अँगाल न हौ। माथि कालो कोठी ध्यानै जान्छ त्यतै खाली, हेर्दा राम्री बोल्दा मिठी मान्छे साह्रै हिम्मत वाली, स्टाइल छ मेरो आफ्नै कसैको मनमी हैन, मन पराउने हजार छन् पछ्याउनेको कमी छैन, जले जले जले हिम्मत सम्हाल न लौ, ढले ढले ढले हिम्मत अँगाल न हौ, तिम्रो नजरैले गोली मार्यो ढिच्याउ ढिच्याउ, You're listening to your favorite radio station, Radio Arpan, 104.5 megahertz, your perfect choice.